بسم اللہ الرحمن الرحیم. پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. حمدن لفاطر لکل الصلاۃ علی خاتم الرسل اللہم صلی علی سیدنا محمد وعلی آل محمد. ہمارے آج کے پہلے پروگرام کا موضوع ہے موسم کی بیماریاں. اس سلسلے میں جو ہم مختصراً آپ سے عرض کریں گے کہ اس میں سب سے پہلی چیز جو ہے کھانسی اور بہت زیادہ کھانسی کا ہونا، دوسری بیماری جس میں سانس کا چلنا یا دمے کا ہونا، تیسری بیماری جسے ہم رائنائٹس کہتے ہیں جس میں ناک کے نتھنوں میں خشکی ہو جاتی ہے، اسی طریقے سے ایک اور بیماری جسے ہم سائنسائٹس کہتے ہیں، ناک کے جو دونوں نتھنے ہوتے ہیں وہ بند ہو جاتے ہیں، بہت تکلیف دیتے ہیں، اور جو ٹیوبس ہوتی ہیں وہ بلاک ہو جاتی ہیں. دوسری چیز اس میں ہم یہ بھی کہہ سکتے ہیں کہ کان کا درد عموماً کیونکہ اس موسم میں ہوا بہت چلتی ہے تو وہ بہت زیادہ ہو جاتا ہے کہ عموماً کانوں میں درد جو ہے وہ لوگوں کے ہو جاتا ہے ہوا کی وجہ سے، سردی کی وجہ سے، ٹھنڈ کی وجہ سے عموماً ایسا ہو جاتا ہے. اور اسی طریقے سے گلے کا بیٹھ جانا، آواز کا بند ہو جانا، یہ بھی اس موسم میں لازم ہوتا ہے. اس میں جو بنیادی بات ہے، یہ جتنی بھی بیماری ہیں خاص طور پہ جو ہے سینے کے درد اور بخار کو اگر ہم لیتے ہیں کہ اس میں عموماً ٹیمپریچر ہو جاتا ہے. آج کل وائرل انفیکشنز اتنے زیادہ کراچی میں خاص طور پہ اتنے زیادہ چلے ہوئے ہیں کہ عموماً چھوٹے چھوٹے بچے بھی جو ہے کھانستے رہتے ہیں اور ان کو جو ہے عموماً ٹیمپریچر ہو جاتا ہے. خاص طور پہ ہمیں جو اس وقت بچنا ہے وہ بچنا ہے نمونیا کے اثرات سے، چونکہ جب سینے میں پسلیوں میں بہت درد ہوتا ہے تو اندر کی طرف لنگس میں یا پھیپھڑوں میں جب انفیکشن ہو جائے یا پھر اس میں کوئی پرابلم ہو تو ہم اس کو نمونیا کہتے ہیں. یہ لیکن عموماً کم ہوتا ہے. بنیادی چیز اس موسم میں جو ہے وہ کھانسی ہے کہ کھانسی کا تدارک کس طریقے سے کیا جائے. طب نبوی کے لحاظ سے قسط شیری یا قسط البحری اس سلسلے میں جو ہے بہت عمدہ دوا ہے کہ قسط البحری کے بارے میں یہ ہے کہ گلے کے امراض، کھانسی کے امراض کے ساتھ اگر آپ شہد کو اس میں لے لیں اور شہد کے ساتھ اگر آپ قسط شیری 5 گرام لے لیجئے اور 5 گرام کے بعد قسط شیری جو ہے اس میں تقریباً 5 گرام شہد کے ساتھ ملا لیجئے تو اس میں آپ دیکھیں گے ایک معجون سا بن جائے گا، تو یہ بڑی عمدہ چیز ہے. اور اس کو صبح شام 5-5 گرام شہد ملا کے لیجئے. اسی طریقے سے اگر آپ کو دمے کی تکلیف ہے یا آپ کو سانس زیادہ ہو رہا ہے تو اس میں قسط شیری میں آپ جو ہے کاکر سنگی ملا سکتے ہیں اور کالی مرچ. اب اس میں جو ہے 10 گرام اگر آپ قسط شیری لیتے ہیں تو پھر اس میں آپ جو ہے سمپل سا کالی مرچ جو ہے وہ 5 گرام لیجئے اور کاکر سنگی 5 گرام لیجیے. تو یہ ان لوگوں کے لیے کہ جن کو چیسٹ انفیکشن بہت زیادہ ہو جاتا ہے یا ان کو سینے میں خرخراہٹ سی جو ہوتی ہے وہ زیادہ محسوس ہوتی ہے. تو یہ انشاءاللہ ہے. اب ہمارے پاس کالرز بھی ہیں، ان سے بھی بات کرتے ہیں. تو کوئی کال ہے ہمارے پاس؟ جی السلام علیکم. وعلیکم السلام. جی کون صاحب، کہاں سے؟ حکیم صاحب عزیز بات کر رہا ہوں حیدرآباد سے. جی جی فرمائیے سر. سر میرے کو 1.5 سال ہو گیا کھانسی نہیں آ رہی. اچھا اچھا میں نے ٹیسٹ کروایا تھا، ٹیسٹ کلیئر ہے، میں نے ٹی بی کے حوالے سے کروا لیے تھے تو وہ کوئی مسئلہ نہیں تھا، تو کلیئر آئے. دوسرا ہے کہ میں چاول یا چائے کوئی ایسی چکناہٹ والی چیز کھاتا پیتا ہوں نا، جی جی، تو میرے کو اکائیاں جیسے کھانسی ہوتی ہے تو ایسی اکائی آتی ہے کہ جیسے ابھی باہر آ گئے اور لمبی لمبی کھجو آواز چینج ہو جاتی ہے تبدیل. اچھا تو یہ اس کا مرد پوچھنا تو جائیں گے، میرے لیے عذاب ہو جائے گا بہت زیادہ. وہ انشاءاللہ میں آپ کو جواب دیتا ہوں. آپ حیدرآباد سے بول رہے ہیں، ہمارے پاس ایک اور کالر ہیں، ان سے بات کرتے ہیں. جی السلام علیکم. جی السلام علیکم. میرے خیال سے میرے تک آواز نہیں آ پا رہی. جی السلام علیکم، ذرا زور سے بولیے، آپ کی آواز نہیں آ پا رہی ہمیں. میرے خیال سے کال جو ہے ڈراپ ہو گئی ہے. تو بنیادی طور پہ جو ہمیں اس سلسلے میں جو جواب دینا ہے، حیدرآباد سے جو کال تھی اور انہوں نے جو ہمیں بتایا کہ کھانسی بہت شدت والی ہے، تو اس میں سب سے پہلی چیز تو یہ ہے کہ آپ یہ دیکھیں کہ آپ کے تھروٹ انفیکشن یا آپ کو لوزتین یا ٹونسلز کا مسئلہ تو نہیں ہے. اور اس میں جو سب سے اچھی میں آپ کو نسخہ بتاتا ہوں، آپ تقریباً 2 گرام کے قریب خالص ہلدی لے لیجئے، ہلدی لے کے اور آدھا چمچہ آپ سمجھ لیجئے 2 گرام آدھا چمچہ ہوگا، وہ ہلدی آپ توے میں ڈال کے بھون لیجئے، اور اس کو جب آپ دیکھیں کہ وہ تھوڑا سا شکلن جو ہے وہ بلیکش کی طرف آ جائے تو پھر اس کو توے سے ہٹا لیجئے، اور اس کے بعد جو ہے تقریباً 1 ٹیبل اسپون شہد میں اس کو ملا لیجئے، اور اس کے بعد کسی تشتری میں رکھیے، اور اس کو تھوڑی تھوڑی دیر میں جو ہے چٹکی لے کے اس کو چاٹتے رہے، اس سے انشاءاللہ تعالی کھانسی میں آپ کے افاقہ ہوگا. اور اس سلسلے میں جو میرا تجربہ مطب کا ہے وہ یہ کہ جیسی بھی کھانسی ہو اس میں بہی دانہ لے لیجئے، بہی دانہ براؤن کلر کے ایسے پیسز ہوتے ہیں، وہ آپ تھوڑی تھوڑی دیر میں چوسیں گے تو انشاءاللہ تعالی آپ کو کافی اس سے افاقہ ہو جائے گا. آپ پاس ایک کالر ہیں، ان سے بات کرتے ہیں. السلام علیکم. وعلیکم السلام جی. حکیم صاحب کیسے ہیں؟ خیریت سے ہیں جی الحمدللہ. کون کہاں سے؟ میں مسز علی بات کر رہی ہوں کراچی سے. جی مسز علی فرمائیے. مجھے معلوم یہ کرنا تھا کہ ایک تو مجھے بتائیے کہ میں اپنا ویٹ لوز کرنے کے لیے روز کلونجی کھا رہی ہوں، تو اس کا کوئی نقصان تو نہیں ہے؟ نہار منہ کھا رہی ہوں، اور سیکنڈ یہ کہ میرا جو کلر ہے وہ ڈبل ٹون میں ہے، فیس کلر جو ہے ڈبل ٹون میں ہے اور ڈارکر سائڈ پہ ہے، تو میں چاہ رہی ہوں تھوڑا میرا کلر جو ہے میرا لائٹ ہو جائے اور یہ سنگل ٹون ایک ٹون میں آ جائے. اچھا کلونجی کی مقدار آپ کتنی لے رہی ہیں صبح؟ ایک چٹکی درود شریف پڑھ کے. چلیں ٹھیک ہے جناب، یہ بالکل آپ کا میں جواب دیتا ہوں. مسز علی تھی ہم، آپ ایک اور کالر ہیں. السلام علیکم. سر میرا معدہ خراب رہتا ہے، میں کوئی بھی چیز کھاتا ہوں تو برداشت نہیں ہوتے، موشن لگ جاتے ہیں، کوئی اچھا سا بتائیں طریقہ. اچھا کتنے عرصے سے بھائی آپ کو یہ پرابلم؟ تقریباً 10 سے یہ ہے. اچھا اچھا چلیں ٹھیک ہے میں آپ کو بتاتا ہوں. آپ کا بہت شکریہ آپ کی کال کا. تو یہ ہمارے پاس مسز علی تھی، اور مسز علی جو ہے انہوں نے جو میں سوال کیا ہے کہ کلونجی میں لے رہی ہوں، تو کلونجی بالکل سنت نبوی بھی ہے اور طب نبوی کا علاج بھی ہے. اگر آپ کلونجی صبح کے وقت لے رہی ہیں، جو مقدار آپ نے بتائی وہ بالکل ٹھیک ہے، اور وہ آپ جو ہے صبح کے وقت لیجئے. اور اس کے علاوہ آپ نے وزن کے لیے فرمایا، وزن کے لیے کئی چیزیں ہیں، لیکن سب سے اچھی چیز یہ ہے کہ زیرہ، سفید زیرہ جو ہے بہت عمدہ چیز ہے، کہ سفید زیرے کو آپ تقریباً 100 گرام لے لیجئے، اور اس میں 10 گرام اجوائن، یہ ضرور نوٹ کیجئے مقدار. میں ہمیشہ کوشش یہ کرتا ہوں کہ آپ کو مقدار بار بار ریپیٹ کروں، آپ مقدار سے ہی لیجئے، 100 گرام سفید زیرہ اور 10 گرام آپ کو اس میں اجوائن لے کے اس کو بھون لیجئے، اور اس کو کسی ڈبی میں محفوظ رکھیے، دن میں 4-5 دفعہ جو ہے آدھا آدھا چمچہ اس کو منہ میں لے کے اور چیوم کیجئے، اور اس طریقے سے اس کو نکل لیں. دوسرا سوپ ایک بنائیے، اور سوپ کے اندر جو ہے 2 چیزیں ہوں گی، ایک تو بند گوبھی ہوگی، پتے والی گوبھی جو ہے وہ آپ 2 لیٹر پانی میں آپ کو تقریباً یہ 100 گرام جو ہے بند گوبھی لینی ہے، 100 گرام جو ہے آپ کو ٹماٹر لینا ہے، اور اسے آپ اچھی طریقے سے سوپ کی طرح ان دونوں چیزوں کو جو ہے ابال لیجئے، اور ابالنے کے بعد چھان لیجئے، اور جب بھی آپ زیرہ کھائیں اس کے ساتھ 1 پیالی دن میں 4 دفعہ جو ہے یا 5 دفعہ جو 2 لیٹر پانی ہے وہ آپ کو پینا ہے، آپ یہ پیجئے، اس سے انشاءاللہ آپ کا وزن کم ہوگا. اور تیسری کال ہمارے پاس میدے کے سلسلے میں یا لوز موشن کے سلسلے میں تھی. اس میں جو سب سے عمدہ چیز ہے کہ آپ کو بہت سارے پیچش اگر لگے ہوئے ہیں تو بیل گیری سلسلے میں بہت عمدہ چیز ہے، کہ بیل گیری کا مربع اس وقت بازار میں مل رہا ہے، تازی بیل گیری بھی ہے، تو اسے آپ لے لیجئے، اس کو آپ شربت بنا لیجئے، آدھا کلو بیل گیری کا مربع لے آئیے، اس میں آپ 1 کلو چینی کا شربت بنا کے پیجئے 2-2 چمچے، یا پھر اگر آپ کو بیل گیری مل جاتی ہے تو وہ اس کو ضرور کھائیے، تو اس سے انشاءاللہ تعالی بیل گیری سے آپ کا مسئلہ بالکل حل ہو جائے گا. ہمارے پاس ایک اور کالر ہیں، ان سے بات کر لیتے ہیں. جی السلام علیکم. ہلو السلام علیکم. وعلیکم السلام بیٹا، کون کہاں سے؟ انکل میں بول رہی ہوں، مسز عرفان بات کر رہی ہوں کراچی سے. جی مسز عرفان فرمائیے. انکل مجھے آپ سے یہ پوچھنا تھا کہ ایکچولی میرے بال بہت گر رہے ہیں. اچھا خاصا میرے بال گر رہے ہیں، اور پہلے بال بہت اچھے تھے لیکن اب جو ہے نا بالکل کم رہ گئے ہیں، اس کی وجہ سے میں بہت پریشان ہوں، اور کیونکہ میں نے ریمونڈنگ کرائی تب کرائی تو اس کی وجہ سے بال تو بالکل ہی ختم ہو گئے. آپ اپنی ایج بتائیں گی بیٹا؟ انکل میری ایج 35. ٹھیک ہے جناب آپ کو جواب دیتے ہیں. اور انکل ایک چیز اور پوچھنی تھی آپ سے کہ میرا ویٹ کا جو ہے وہ ابھی آپ نے بتایا تو میں تو لائن پہ تھی، میں نے صحیح سے سنا نہیں پائی، تو جو ویٹ کا ہے ویٹ کا مسئلہ میرے ساتھ بھی. میں ریپیٹ کر دوں گا بیٹا آپ کی کال کا، بہت بہت شکریہ. ہمارے پاس ایک اور کالر ہیں، ان سے بات کرتے ہیں. جی السلام علیکم. अपना टीवी का वॉल्यूम जरा कम कीजिए, आपकी आवाज हमें नहीं आ पा रही है। अस्सलाम वालेकुम। मेरे ख्याल से कॉल जो है ये ड्रॉप हो गई है। हमारे पास कोई और कॉलर है तो हमारे पास जो ये सवाल है, और ये सवाल इन्होंने किया, बच्ची ने जो हमारे पाते हैं कि इनके बहुत ज़्यादा बाल गिरते हैं। इस सिलसिले में सबसे पहली चीज़ ये कि आप विटामिन सी का इंटेक, विटामिन ई का इंटेक जो है ज़्यादा से ज़्यादा कीजिए। इसमें विटामिन सी के लिए जो सबसे उम्दा चीज़ है वो आंवले का मुरब्बा है। सुबह के वक्त दो आंवले जो है वो आप धो लीजिए मुरब्बे के, और उसके बाद उसको जो है मुँह में रख के चूसिए या उसके पीसेस करके उसको च्यू करना है। दो आंवले आप तकरीबन 3 महीने तक के चूसेंगे इस तरीके से तो आपके बाल इंशाल्लाह बेहतर हो जाएंगे। और लगाने के लिए रोगन बैजे मुर्ख ले लीजिए और कलौंजी का तेल, दो चीज़ें आप ले लीजिए। ये बाज़ार से बहुत आम दस्तियाब है, इसको आप ले लीजिए। इसे लेने के बाद 10-10 कतरे जहाँ से आपके ज़्यादा गंज हो रहा है, औरतों के ख़ास तौर पर बीच की बांग की तरफ से मसला होता है उसमें आप लगाइए। ये 3 हफ्ते तक आप लगा के फिर हमें कॉल करके बताइएगा, इंशाल्लाह आपका मसला हल हो जाएगा। तो ये जो मुख्तलिफ जो सवालात आ रहे हैं इसमें हम चूँकि अपने मौजू पे बरकरार नहीं रख सकते इसमें, तो असल बात जो मैं आपसे कर रहा था कि आज जो है वो मौसम ऐसा है, इसमें मज़ीद बात जो है हम आपको करते हैं। यहाँ पर हम एक मुख्तसर से वक्फ़े की जानिब बढ़ते हैं, मिलते हैं आपसे वक्फ़े के बाद। अस्सलामु अलैकुम वरहमतुल्लाह। अस्सलामु अलैकुम वरहमतुल्लाह। वक्फ़े के बाद आपका मेज़बान हकीम सैयद अब्दुल बासित हाज़िर ख़िदमत है। हमारे पास कॉलर हैं, पहले उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी वालेकुम सलाम हकीम साहब, मेरा नाम खादिम हुसैन है, मैं लाहौर से बात कर रहा हूँ। जी सर फरमाइए। मेरी प्रॉब्लम ये है कि पिछले 5-7 साल से ये होता है कि मेरे मैदे में कोई प्रॉब्लम होती है, मेरे मुंह में और जुबान के ऊपर छाले हो जाते हैं। अच्छा ठीक है। मुख्तलिफ हुकमा से मैंने उसकी दवाई तो खाई है लेकिन कोई अफाका मुझे सही नजर नहीं आ रहा। ठीक ठीक। तो जब दाने हो जाते हैं तो उस वक्त फिर मेरे पानी भी नहीं पिया जाता, खाना तो बहुत दूर की बात होती है, मुश्किल होती है, बात करने को जी नहीं चाहता। चलें ठीक है, बहुत शुक्रिया आपकी कॉल का, मैं आपको जवाब देता हूं। खादिम हुसैन साहब लाहौर से। हमारे पास एक और कॉलर है, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। मेरे ख्याल से एक कॉल ड्रॉप हो गई है। तो असल बात जो मैं आपसे कर रहा हूँ वो ये कि हमारे पास, पहले तो मैं जवाब देता हूँ खादिम हुसैन साहब का, उन्होंने मैदे का और छाले का सिलसिला बताया। अमूमन मैदे और जिगर की गर्मी की वजह से जो है ऐसा हो जाता है। दो चीज़ें आप लिख लीजिए, अरके कास्नी जो है आप लाजमी लें, और इसके साथ अरके मको जो है ये आप कुछ दिन तक के आधी प्याली सुबह आधी प्याली शाम को, ये पानी की तरह होता है, ये आप सुबह शाम लीजिए, इससे मैदे और जिगर की जो गर्मी है उसका अजाला होगा। और इसी तरीके से जो आपके छाले हैं उसके लिए आप एक माजून सा या एक पेस्ट सा बना लीजिए, उसको आप लिख लीजिए। अनारदाना 100 ग्राम, सूखा आलू बुखारा 100 ग्राम और इमली जो है 100 ग्राम, ये तीनों चीज़ें 100-100 ग्राम ले लीजिए और उसको तकरीबन 1.5 लीटर पानी में अच्छी तरह उबालिए, और उसके बाद जब उसका पेस्ट बन जाए तो उसको छान लीजिए, और छानने के बाद इस पानी में आप तकरीबन 1/2 किलो चीनी डाल के इसको हिलाते रहिए तो एक माजून सा बन जाएगा। जब वो बिल्कुल गर्म गर्म हो चूल्हा बंद कर दीजिए। आखिर में इस पर जो है 50 ग्राम तबाशीर डलेगी और 50 ग्राम सतेगुलू, दो चीज़ें लिख लीजिए। जब ये पेस्ट बन जाए तो उसमें सतेगुलू और तबाशीर जो है आपको 50-50 ग्राम डालनी है। तो इस तरीके से उसका जब पाउडर आप ऊपर डालेंगे और चूल्हा बंद कर देंगे तो उसमें हल हो जाएगी। ये माजून आप लीजिए, ये हर उस शख्स के लिए जो मैदे का मरीज़ हो, तेजाबियत का मरीज़ हो, उसके लिए बहुत उम्दा चीज़ है। और छाले के लिए जो सबसे उम्दा चीज़ है वो ये है कि आप हरा धनिया जो है 2 गड्डियाँ लेके उसको अच्छी तरीके से जो है ग्राइंड कर लीजिए, और ग्राइंड करने के बाद उसमें मेडिकेटेड ग्लिसरीन डाल के रोज़ाना 1 गिलास इसका तैयार कीजिए, और इससे जो है आप कुल्लियाँ करें, इससे इंशाल्लाह ताला आपको बहुत बेहतरीन रिजल्ट होगा। सुहागा बिरियाँ करना है, थोड़ा सा सुहागा 5 ग्राम ले लीजिए, उसको तवे में डाल दीजिए, वो पानी सा बन जाएगा, और उसके बाद जब वो खील हो जाए तो उस सुहागे में जितना आपने सुहागा 50 ग्राम लिया, 50 ग्राम चीनी उसमें ऐड करके और इसको थोड़ा थोड़ा जबान पर मरहम की तरह लगाइए, इससे इंशाल्लाह आपकी तमाम चीज़ों से आपको निजात मिल जाएगी। हमारे पास एक कॉलर है, उनसे पहले बात कर लेते हैं। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। جی کر کے پھر کھول لوں. جی السلام علیکم, کون کہاں سے آواز آ رہی ہے آپ کو؟ ہلو جی بولیے. السلام علیکم. آواز نہیں آ رہی ہے. اچھا آپ اپنے ٹی وی کی آواز بند کیجیے اور پھر. جی وعلیکم السلام, کیا حال ہے؟ جی جی الحمدللہ, آپ فرمائیے, کون بول رہی ہیں آپ کہاں سے؟ بھائی جان مجھے آواز تیز نہیں آ رہی. اچھا آپ اپنا مسئلہ بیان کیجیے اگر آپ ٹی وی دیکھ رہی ہیں. ہلو آپ اپنا مسئلہ بیان کیجیے. جی مجھے یہ بتانا تھا کہ ایک تو پہلے نمبر میرے دو مسئلے ہیں کہ میرے فیس پہ فریکل ہیں, چھیاں بہت ہیں, میں نے جو بھی کوئی چیز استعمال کی اس سے افاقہ نہیں ہو رہا ہے نا. ٹھیک, دونوں چیکس پہ اور نوز پہ بھی ہیں, اور اس کا مجھے پلیز کچھ بتا دیجئے. اور دوسری بات یہ کہ ایک میرا بیٹا 6 سال کا ہے اور ایک بیٹی 10 سال کی ہے. ڈاکٹر صاحب دنیا کی ہر چیز ملتی ہے انہیں, دودھ فروٹ ہر چیز, لیکن ان کی صحت بہت ویک ہے, ہیں تو چست لیکن ویک بہت ہیں. اس وجہ سے مجھے آپ کی آواز نہیں آ رہی ہے, تو میں ٹی وی کی آواز کھولتی ہوں, تو پلیز آپ مجھے دونوں کا حال بتا دیجیے کہ میرے بچے کس سے صحت مند ہو جائیں گے. چلے ٹھیک ہے, اوکے, بہت شکریہ آپ کی کال کا, بہت شکریہ. ہم آپ ایک اور کالر ہیں, ان سے پہلے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام, مجھے آپ کی حکیم صاحب آواز نہیں آ رہی کلیئر. آپ اپنا مسئلہ بیان کیجیے اگر آواز نہیں آ رہی. مجھے یہ پہلے نمبر پہ تو مجھے یہ مسئلہ ہے کہ میرے نا فیس پہ نا براؤن براؤن پل ہیں. ٹھیک ہے, جو کہ رنکلز کے نام پہ اکثر کہہ دیتے ہیں کہ مجھے ان کا نام بھی ٹوٹل نہیں پتا, اسکن کے اندر براؤن براؤن پل ہیں, بھورے بھورے گورے رنگ کے. وہ مجھے پوچھنا ہے کہ اس کے ریلیٹڈ, اور ایک نا میرا مسئلہ ہے کہ میرے نا ویٹ نا آفٹر میرج بہت بڑھ رہا ہے, ابھی میرے کوئی بیبی وغیرہ نہیں ہے, تو میرا شادی کو ابھی تقریباً 5 ماہ ہوئے ہیں. میرا وزن تقریباً 35 کے جی, میرا 95 کے جی تک جا پہنچا ہے, بہت بڑھ رہا ہے. اور مجھے کوئی ڈائٹ پلان بتا دے کہ صبح شام دوپہر کیا کھاؤں, اس کے علاوہ کہ مجھے یہ بتا دیں. بہت شکریہ آپ کی کال کا. ہمارے پاس دو سوالات آئے ہیں, جس میں پہلا سوال جو ہے یہ انہوں نے کیا ہے کہ جس میں انہوں نے خود اپنے متعلق بھی ایک سوال کیا کہ تل بہت ہیں, تو تل کے لیے پہلے سوال کے اندر انہوں نے بچوں کے متعلق سوال کیا تھا کہ 6 سال اور 10 سال کے بچے ہیں, تو ان کی صحت کے لیے, صحت کے لیے کہ بچوں کو زیادہ کھانا دینے سے صحت نہیں بنتی. آپ یہ چیک آؤٹ رکھیے کہ بچے چپس ٹافی چاکلیٹ یا کوئی ڈرنکس وغیرہ یا جوسیز لے رہے ہیں, تو آپ کنٹرول کیجئے کہ وہ نہ دیں. اور صبح کے وقت جو ہے ان کو اراروٹ آپ لے لیں تقریباً 2 ٹیبل اسپون, اور اسی طریقے سے ساگو دانہ جو بنتا ہے, اراروٹ اور ساگو دانہ جو ہے ان کو جو ہے آپ جس طریقے سے دودھ میں پکتا ہے کسٹرڈ کی طرح, اس انداز سے بنا کے صبح کے وقت ان کو پلائیے. اور اس میں اگر آپ کو سنگارا خشک بازار سے مل جاتا ہے, تو سنگارا خشک جو ہے آدھا آدھا چمچہ اگر بچوں کو اسی کے اندر آپ دودھ میں ڈال دیتی ہیں. یہ 3 چیزیں ہو گئیں, اس میں اراروٹ ہو گیا, ساگو دانہ ہو گیا, اور سنگارا خشک. تو سنگارا خشک کا خاصا یہ ہے کہ بچوں کو موٹا کرتا ہے, اور ان لوگوں کو جو اپنی ہائٹ بڑھانا چاہتے ہیں ان کے لیے بھی سنگارا خشک کا پاؤڈر ایک مستگی رومی کے ساتھ میں ایک نسخہ بتاتا ہوں, تو وہ دیا جاتا ہے. تو بہرحال آپ بچے کو جو ہے یہ اس انداز سے دیجیے, اور اس سے انشاءاللہ بچے بہتر ہوں گے. اور شام کے وقت اگر ممکن ہو تو بکرے کی کلیجی جو ہے اس کے 3-4 پیسز جو ہے ہلکے سے باربیکیو ٹائپ کر کے کچا پکا وہ بچوں کو کھلائیے, اس سے ان کے اندر سالے خون بھی بنے گا اور یہ موٹے بھی ہوں گے. دوسرا سوال بھی ہم آپ سے جواب دیتے ہیں, پہلے ہمارے پاس ایک کالر ہے, ان سے بات کرتے ہیں. جی السلام علیکم. وعلیکم السلام, کیا حال آپ کا؟ جی الحمدللہ, آپ بتائیے کون کہاں سے؟ میں مسز عمران فیصلہ آباد سے بات کر رہی ہوں. جی فرمائیے, کیا سوال آپ کا؟ میرا بیٹا ہے 6 سال کا, اس کو نا نزلہ زکام بہت دیر سے, اس کو آرام نہیں آ رہا. اچھا, بہت ریشا اس کے اندر سانس لیتا ہے, تو اس کی آواز آتی ہے, نہ وہ ریشا باہر نکالتا ہے, اور دوائی انجیکشن دے دے کے تو اس کو وہ ٹھیک نہیں ہو رہا. پلیز کوئی اچھا سا اس کے لیے نہ ٹوٹکا بتا دیں. چلے ٹھیک ہے جناب, یہ اس میں نزلہ زکام اور ان کا چیسٹ میں جو آواز تو نہیں آتی کوئی, جس طریقے سے سانس کی آتی ہے تیز تیز. چلیں ٹھیک ہے, یہ چلیں گے. ہم آپ ایک اور کالر کو ہم لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. جی کون کہاں سے؟ ڈی جی خان سے بات کر رہے ہیں. جی فرمائیے, کیا سوال؟ ہمارا بیٹا کھاتا پیتا بھی ٹھیک نہیں ہے, کیونکہ وہ بڑھتا ایسا لگتا ہے جیسے بڑھ نہیں رہا. وہ آپ عمر بتائیں گے؟ پیلا پیلا سا رہتا ہے ہر وقت. آپ ایج بتائیں گے؟ جی آپ عمر بتائیں گے بچے کی؟ 11 سال میں جا رہا ہے. अच्छा तो खाता पीता नहीं है? हाँ ठीक ठीक से नहीं खाता, जैसे पढ़ता भी नहीं, जैसे उसका दिल नहीं लगता पढ़ाई में। ठीक है, आपके सवाल का बहुत शुक्रिया। हमारे पास एक और कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम, आपकी आवाज मुझे नहीं आ पा रही मेरे ख्याल से। जी वालेकुम सलाम भाई, कौन कहाँ से? मैं नासर बात कर रहा हूँ दुबई से। जी फरमाइए ना साहब। तो सर जो खांसी की मालूमात लेनी थी, खांसी के बारे में आप बता रहे थे, दोस्त ने अभी सुना है, मैं बाहर था, मैं नहीं समझ सका, अभी थोड़ी मालूमात लेनी थी खांसी का क्या हिसाब था सर, क्या लेना है, क्या कैसे तकलीफ है उसकी, किस चीज के बारे में? मैं पूरा तरह सुन नहीं पाया। खांसी, खांसी सर। अच्छा ठीक है, मैं खांसी के बारे में बताता हूँ आप। हमारे पास एक और कॉलर हैं, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। वालेकुम सलाम हकीम साहब, आपने ना मेरे को बताया था बरहमी बूटी कान के लिए ना बताया था ना, और इस तो खुद दोस्त, तो ये कितना कितना लेना है, कितने टाइम तक खाना है मुझे, और बादाम ये कि मैं सुबह जो है ना वो पी रही हूँ कलौंजी और लीमू का जो होता है ना नीम गरम के वेट कम करने के लिए, तो आप ये बताएं मेरे को, और आपका पर्सनल नंबर चाहिए था मुझे। ये जो है आपका जवाब हम आपको देते हैं, मेरे स्लाइड चलते हैं उसमें नंबर आप देख लीजिए। यहाँ पर नाज़रीन हम एक मुख्तसर से वक्फे की जानिब बढ़ते हैं, आपसे मिलते हैं वक्फे के बाद। अस्सलामु अलैकुम वरहमतुल्लाह। वक्फे के बाद आपका मेज़बान हकीम सैयद अब्दुल बासित हाज़िर खिदमत है। हमारे पास जो सवालात थे उनके जवाब मैं पहले दे देता हूँ। इसमें एक सवाल ये था कि बच्चे जो है खाना नहीं खाते, और खाते हैं तो बहुत कम खाते हैं, तो इसमें जो मैं एक पॉइंट बताना चाहता हूँ कि अगर बच्चे बहुत छोटे हैं तो आप उनको ये देखो कि कहाँ से उनको कैलोरीज मिल रही हैं। कोई इंसान बग़ैर कैलोरीज़ के या बग़ैर खाने के ज़िंदा नहीं रह सकता। अमूमन होता यह है कि बच्चे चॉकलेट टॉफ़ी चिप्स और ये जो बाज़ार के जूसेस होते हैं ये इतना पी लेते हैं कि उनके जिस्म से भूख ही ख़त्म हो जाती है, तो वो बुनियादी तौर पे वो कैलोरीज कैच कर चुके होते हैं। ये चीज़ आप नोट कीजिए, और अगर वो खाना नहीं खाता तो इसमें जो है आप ये देखिए कि एक मैं आपको मुख्तसर सी चीज़ बता देता हूँ कि आप बच्चों को सौंफ जो है वो पीस कर रखिए। सौंफ तकरीबन 100 ग्राम ले लीजिए, 5 ग्राम इसमें काला नमक डालना, ये एक चूरन सा बन गया, इसे बच्चों को आधा आधा चम्मच सुबह शाम दोपहर को भी दे सकते हैं, तो इससे आप देखेंगे कि वो बेहतरी की तरफ आ रहे हैं। हमारे पास एक कॉलर हैं, उनसे पहले बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी वालेकुम सलाम। जी कौन कहाँ से? जी मैं मिसेस जा बोल रही हूँ सरगोधा से। जी फरमाइए। जी मैंने पूछना था, मेरी बच्ची है 1 साल की। अच्छा। उसके ना बाल बहुत कम हैं, हल्के हैं। ठीक है। तो कुछ बता सकते हैं कि क्या लगाएं उसके बालों पे, उसके बाल अच्छे हो जाएं, थोड़े घने हो जाएं? इसमें ये है कि बच्ची अगर एक के बारे में बताता हूँ मैं कि क्या करना, इंशाल्लाह बेहतर हो जाएंगे। आपकी कॉल का बहुत बहुत शुक्रिया। हमारे पास एक और कॉलर है, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। सलाम वालेकुम डॉक्टर साहब। जी वालेकुम अस्सलाम, हकीम साहब बोल रहा हूँ। जी डॉक्टर साहब, मैं सैफ जद्दा से बात कर रहा हूँ। जी जी फरमाइए। डॉक्टर साहब मेरा मैदे का मसला है। अच्छा क्या मसला है बताइए। मैदे में गैस बहुत बनती है, ये 3-4 साल से है, और दर्द भी रहती है और कब्ज भी होती है इसके साथ। अच्छा अच्छा ठीक है। तो ठीक है जनाब, आपका बहुत शुक्रिया। जद्दा से थे, वहाँ पर एक और कॉलर है, उनसे बात कर लेते हैं। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम हकीम साहब, मैंने मोटापे के बारे में पूछना है। मैं मिसेज इमरान बात कर रही हूँ। जी जी। अरनाला से। जी जी। मेरा मोटापा बहुत ज्यादा है, इसलिए मैं आपसे पूछना चाहती हूँ। ठीक ठीक बता दें। आप उम्र बताएंगे अपनी मिसेज इमरान? 25 साल। 25 साल ठीक है। आपकी कॉल का बहुत बहुत शुक्रिया, इंशाल्लाह आपको मैं इसका जवाब देता हूँ। एक और हमारे पास कॉलर हैं, उनसे भी बात कर लेते हैं। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। जी वालेकुम सलाम, कौन साहब कहाँ से? सर मैं ईरान से बात कर रहा हूँ। जी बोलिए क्या सब। आप अपने टीवी के वॉल्यूम या आवाज कम कीजिए। जी सर। हेलो। जी जी फरमाइए क्या सवाल। जी हमारा मैदा सर बहुत दर्द करता है, और दाग है हमारे मैदे के अंदर, हम दवा पीते हैं, दवाई असर नहीं करते हैं। अच्छा अच्छा ठीक है बहुत मेरे के अंदर का। चल ठीक है जनाब, बहुत शुक्रिया आपकी कॉल का। नाज़रीन अब हम जो सवालात हमारे पास है उनके जवाबात शुरू करते हैं, हम आखिरी वक्त में आ रहे हैं। तो इस पे सबसे पहले जो हमारे पास एक सवाल था बच्ची का, उसने कहा था कि बरहमी बूटी और सुखुद्दूस की मकदार, तो ये सिंपल सी बात है कि 100-100 ग्राम हम वज़न ले लीजिए और इसे तकरीबन आधा किलो शहद में मिला के अगर आप खा लेंगी तो ज़्यादा बेहतर होगा। इसी तरीके से अगर आपको इसमें मुश्किल हो रही है तो इत्रिफील सुखुद्दूस के नाम से माजून मिल जाएगा, या इसके साथ जो है इत्रिफील कशनीज़ी, वो लोग जिनके कान बजते हैं इसमें अमूमन फ़ायदा होता है, इत्रिफील कशनीज़ी राइनेटिस वाले पेशेंट हो इसमें तो वो भी इसको इस्तेमाल कर सकते हैं, तो ये आप ले लीजिए। एक और सवाल हमारे पास था दुबई से, और दुबई से साहब ने पूछा था खांसी के बारे में, खांसी के बारे में कि खांसी मुख्तलिफ किस्म की होती है, इसमें अगर आपके पास बही दाना मिल जाए तो वो आप इस्तेमाल कीजिए, तिब नबी का ये बेहतरीन इलाज है। और इसी तरीके से जैतून के बारे में ये है कि जैतून का तेल जो है वो अगर आप सुबह शाम आधा कप दूध में एक टेबल स्पून आप पियेंगे तो इससे भी काफ़ी जो है खांसी में बेहतरी आएगी। और हल्दी के बारे में मैं बता चुका कि एक आधा चमचा हल्दी ले लीजिए और उसे तवे में भून के और उसमें थोड़ा सा शहद मिला के दो चमचे और इसे आप खाइए, तो इसे आप देखेंगे कि इंशाल्लाह ताला आपकी खांसी बेहतर होगी। और अदरक इस सिलसिले में बहुत उम्दा चीज़ है जिसे हम जंजबल कहते हैं। मैं चूँकि आज हमारा टॉपिक भी ये है इसलिए ज़्यादा से ज़्यादा चीज़ें बता रहा हूँ कि अदरक का जूस 2 टेबल स्पून ले लीजिए और 1 टेबल स्पून जो है शहद ले लीजिए। और इसका तरीका ये है कि माउल असल पहले तैयार करें, जब पानी आप तकरीबन 1 गिलास जब वो बॉयलिंग पोजिशन में आ जाए तो उसमें शहद डाल दीजिए और उसका चूल्हा जो है बंद कर दीजिए और उसके बाद उसमें 2 चमचे अदरक के जूस का अगर आप डालेंगे तो आप देख ये तैयार हो जाएगा पानी। ये आप सुबह शाम बच्चों को बड़ों को जो है मकदारन आधा कप जो है बड़ा पिए और 1.25 कप जो है वो बच्चे को पिलाएं, इससे इंशाल्लाह ताला खांसी बेहतर होगी। और इसी तरीके से अगर आप थोड़ा सा लौंग लेके उसको सेक लीजिए तवे पर और सेकने के बाद उसे मुंह में रख के आप काम करते रहें और लौंग को जो च्यूंग करते रहिए यानी कि चूसते रहिए तो भी खांसी ख़त्म होगी। आपके ये तमाम चीज़ें मैंने बता दी। इसी तरीके से हम जद्दा से एक साहब थे और यहाँ पे एक और सवाल पाकिस्तान से भी किया था मैदे के बारे में, उसका भी जवाब मैं आपको देता हूँ कि मैदे के लिए सबसे पहले तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की उस हदीस को बांध लीजिए कि जिसमें आपने फरमाया कि 3 हिस्से खाने के करो, खाना कम खाइए, 1 हिस्सा पानी और 1 हिस्सा सांस के लिए ऑक्सीजन के लिए छोड़ दीजिए, अपना खाने की मकदार कम कर दीजिए और उसको कोशिश करें कि रात का खाना सोने से 3 घंटे पहले आप लीजिए। और दूसरा ये कि एक मैं आपको चीज़ बता देता हूँ, ये आप एक महलूल एक कहवा सा तैयार कीजिए, खाना खाने के बाद आप पीजिए, इसमें पुदीने की पत्तियाँ आपको 40 अदद लेनी है। इसी तरीके से इसमें आपको सौंफ 1 चाय का चमचा लेना है और बड़ी इलायची के दाने, इसमें ये मैं तब्दीली कर रहा हूँ कि छोटी इलायची मैं बताता हूँ लेकिन यहाँ पे चूँकि तेजाबियत मैदा जिगर सब इसमें आ जाएगा तो बड़ी इलायची के दाने, इन तीनों का आप कहवा बनाइए और कहवा 1 गिलास पानी में बना के इसे आप पीना शुरू कीजिए, इससे बेहतरी हो जाएगी। और इसी तरीके से मैदे और जिगर के लिए जो सबसे अच्छी चीज़ है कि लौकी का इस्तेमाल ज़्यादा करें अपने खानों में, चाहे कुछ भी हो। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने एक मरतबा हज़रत आयशा रज़ी अल्लाह ताला अन्हा से कहा था कि आयशा जब भी गोश्त बनाया करो उसमें लौकी को जो शामिल कर लिया करो, तो ये अल्लाह के नबी के दिया हुआ तोहफ़ा है कि लौकी मैदे और जिगर के मरीज़ जो हैं उसका इस्तेमाल ज़्यादा से ज़्यादा करेंगे तो आपके मैदे का मसला जो है वो हल हो जाएगा। तो नाज़रीन जो असल बात आज की जो हमने की, इतने सारे सवालात इसमें से एक आध कोई रह भी गया हो तो हम मैं माज़रत चाहता हूँ, लेकिन हम कोशिश ये करते हैं कि आपको ज़्यादा से ज़्यादा सहल जवाब दिए जाए। और इसमें जो अहम बात वो ये है कि आप मकदार को ज़रूर सामने रखिए कि मकदार जो है उसे ज़रूर उसी अंदाज से लेंगे तो आपको बिल्कुल फ़ायदा होगा। और इस प्रोग्राम का मकसद आपको ये है कि प्रॉपर तरीके से बाकायदा ऑनलाइन आपको हम जो जवाब देते हैं तो इसको आप नोट कीजिए या टेप कर लीजिए जो भी है, लेकिन इसकी मकदारों में जो है मकदार में गलती नहीं होना चाहिए। हमारा आज का जो मौजू वो था मौसम की बीमारियाँ। इंशाल्लाह ताला अगले हफ्ते बुध के दिन और जुमेरात के दिन जो है हमारा मौजू जो है दोनों दिन जो है दिमागी अमराज होगा, जिसमें माइग्रेन के मरीज़, सर दर्द के मरीज़, वॉमिटिंग के मरीज़ जो भी है जो कि दिमागी अमराज होते हैं उनको हम इंशाल्लाह ताला अगले हफ्ते खैर से इंशाल्लाह डिस्कस करेंगे। तो नाज़रीन मेरा नंबर भी जो है वो स्क्रीन पर है, कोई دواؤں کے بارے میں یا جو بھی معاملات ہیں آپ اس کے بارے میں مجھ سے 4 بجے سے رات کے 9 بجے تک ڈسکس کر سکتے ہیں ان نمبروں میں۔ تو ناظرین یہ تھا ہمارا آج کا پروگرام، امید ہے آپ نے پسند کیا ہوگا۔ اپنے میزبان حکیم سید عبدالباسط کو اب دیجیے اجازت، انشاءاللہ اگلے ہفتے پھر حاضر خدمت ہوں گے۔ السلام علیکم ورحمۃ اللہ۔